नमस्कार, अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जसँगै इन्टरनेट अनलाइनमा www.radioarpan.com.mp संसारभरि के साथ सुनिरहनु भएको दिउँसो 2 बजेको अर्पण समाचारमा तपाईँलाई स्वागत छ। म सुजिता हमाल। समाचार सुरु गरौँ प्रमुख समाचारका शीर्षकहरूबाट। व्यवस्थापिका संसदको राज्य व्यवस्था समिति बैठक आज बस्ने। बैठकमा आगामी कार्यदिशा लगायतका विषयमा छलफल हुने। नेपाल पत्रकार महासङ्घको 24 महाधिवेशन नेतिभन्दा नेतृत्वमा केन्द्रित हुने भन्दै प्रगतिशील पत्रकार संघद्वारा चिन्ता व्यक्त। सबैको प्रतिनिधित्व हुने गरी पत्रकार महासङ्घको नेतृत्व चयन गर्न आग्रह। चीनद्वारा 1 वर्षमा 14,000 पत्रकारको परिचय पत्र रद्द। 15 लाखभन्दा बढी गैरकानुनी पत्रिका र म्यागजिन जफत। र इन्डियन प्रिमियर लिग आइपिएलमा आज जयपुर राजस्थानले चेन्नई सुपर किङ्सको सामना गर्दै जीवन यापन तथा जीवन गुजार्नका लागि कुनै न कुनै व्यवसाय अपनाउनु पर्दछ। कुनै न कुनै व्यवसाय फस्टाउनका लागि सदाबहार विज्ञापन पनि त गर्नुपर्छ। सधैँ विज्ञापनका लागि रेडियो अर्पण 104.5 मेगाहर्ज। अब समाचार विस्तारमा। व्यवस्थापिका संसद अन्तर्गतको राज्य व्यवस्था समिति बैठक आज बस्ने भएको छ। पहिलो पटक बस्न लागेको बैठकका महत्वपूर्ण एजेन्डा नभए पनि परिचयात्मक कार्यक्रम आगामी कार्यदिशा लगायतका विषयमा छलफल हुने भएको छ। बैठक दिउँसो 3 बजे बोलाइएको समितिका सचिव एवंमा सचिवालयका प्रवक्ता मुकुन्द शर्माले जानकारी दिनुभयो। आजको बैठकको अध्यक्षता राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गर्नुहुने भएको छ। योजना आयोगले ठूला आयोजनाको क्षेत्राधिकारका विषयमा भएको विवादबारे प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउने भएको छ। काठमाडौँ तराई द्रुत मार्ग लगायतका ठूला आयोजनाको क्षेत्राधिकारका विषयमा लगानी बोर्ड र भौतिक योजना तथा निर्माण मन्त्रालय बीच विवाद बढेको छ। ठूला आयोजनालाई मन्त्रालयले आफूतर्फ ल्याएपछि योजनाको क्षेत्राधिकारका बारेमा लगानी बोर्डले छलफल गर्न लागेको हो। आज 4 बजे बसेपछि बस्ने बोर्डको बैठकमा ठूला आयोजना क्षेत्राधिकारका विषयमा भएको विवादका विषयमा छलफल हुने बोर्डका सूचना प्रमुख धनश्याम ओसाले जानकारी दिनुभयो। त्यस्तै बैठकमा माथिल्लो कडानी जलविद्युत आयोजनाको परियोजना विकास सम्झौता पिडिएर अन्तर्राष्ट्रिय विमानस्थलको स्तर उन्नतिका विषयमा पनि छलफल हुनेछ। महाधिवेशनमा पेश गर्ने राजनैतिक दस्तावेज तयार हुन नसक्दा एमाले केन्द्रीय कमिटी बैठक अनिश्चित बनेको छ। आज बोलाइएको बैठक स्थगित गरे पनि नयाँ मिति गरेको छैन। आज राजनैतिक दस्तावेज मस्यौदा समितिको बैठक बस्दैछ। आज दस्तावेज मस्यौदामा शीर्ष नेताहरूबीच सहमति गर्ने र दस्तावेज तयार भएपछि केन्द्रीय समिति बैठक बोलाइने प्रवक्ता प्रदीप गेवालीले जानकारी दिनुभयो। महाधिवेशनमा पेश गर्ने दस्तावेज लेखनको काम सम्पन्न हुन नसकेको र दस्तावेजका सम्बन्धमा समेत नेताहरूमा विवाद बढेपछि आजका लागि सारिएको बैठक फेरि पछि सरेको हो। यसअघि वैशाख 5 गतेको बैठक आजका लागि सारिएको थियो। अर्को सूचना नभएसम्म बैठक स्थगन गरिएको ग्यावालीले बताउनुभयो। महाधिवेशनमा पेश गर्ने दस्तावेज लेखनको काम सम्पन्न हुन नसकेको र दस्तावेजका सम्बन्धमा समेत नेता बेसहमति हुन सकेको छैन। महाधिवेशनमा प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदनको सम्बन्धमा शीर्ष नेताहरू बीच नै सहमति नभएको अवस्थामा थुकिएको समयमै महाधिवेशन हुनेमा आशंका पैदा भएको छ। एमाले आगामी जेठ 24-31 गतेसम्म काठमाडौँमा नव महाधिवेशन गर्ने तय गरेको छ। प्रगतिशील पत्रकार संघले नेपाल पत्रकार महासंघको 24 महाधिवेशन पनि नीतिभन्दा नेतृत्वमै केन्द्रित हुने अवस्था देखिएको भन्दै चिन्ता व्यक्त गरेको छ। अध्यक्ष नारायण शर्माले विज्ञप्ति निकालेर मूल्य मान्यता नीति बिनाको नेतृत्व सही काम गर्न नसक्ने भन्दै श्रमजीवी पत्रकारको हक रहितलाई केन्द्रमा राख्न सुझाव दिनुभएको छ। संघले पत्रकार महासंघमा उत्पीडित र पिछडिएका क्षेत्रको वास्तविक प्रतिनिधित्व हुने गरी विधान संशोधन गरी समावेशी बनाउन र केन्द्रीय समितिमा खुला सदस्यको व्यवस्था गर्न माग गरेको छ। संघले श्रमजीवी पत्रकार र लगानीकर्ता एउटै संस्थाको सदस्य भएर चुनावी प्रतिस्पर्धा गर्ने वातावरण बन्द गर्नका लागि सदस्य वितरणमा नयाँ मापदण्ड बनाउन पत्रकार महासंघको नेतृत्व र पत्रकारहरू अरू संगठनलाई आग्रह गरेको छ। नेपाल पत्रकार महासंघलाई आम श्रमजीवी पत्रकारको संगठन भनेर नारा लगाइरहँदा यो कसको र कस्तो संगठन हो भन्ने गम्भीर प्रश्न उठेको छ। विज्ञप्तिमा भनिएको छ, पत्रकार महासंघले आफूलाई वास्तविक श्रमजीवी पत्रकार प्रकारको संगठन बनाउन मालिक र कामदार एकै ठाउँ सदस्य भएर चुनावी प्रतिस्पर्धा गर्ने वातावरणको अन्त्य गर्नुपर्छ। संघले पत्रकार महासंघलाई ट्रेड युनियन बनाउनु पर्नेमा जोड दिँदै सकेसम्म सबैको प्रतिनिधित्व हुने गरी सहमतिमा पत्रकार महासंघको नेतृत्व चयन गर्न आग्रह गरेको छ। संघले सहमति हुन नसकेमा एकल ढंगले पनि चुनावमा अघि बढ्ने जनाएको छ। निजी प्रकाशन गृहले सल्सीमा सोधिएका प्रश्न पत्रको सङ्गालो बनाएर बिक्री वितरण गर्न नपाउने भएका छन्। परीक्षा नियन्त्रणकाले सानो टिमीले विभिन्न समयमा सल्सी परीक्षामा सोधिएका प्रश्न पत्र बिना अनुमति छापेर बेच्न रोक लगाउँदै त्यसो गरेमा कारवाही गर्ने चेतावनी दिएको छ। विभिन्न प्रकाशन गृहले विभिन्न समयमा सल्सी परीक्षामा सोधिएका प्रश्न पत्रको सङ्गालो बनाएर बिक्री वितरण गर्ने गरेका छन्। त्यसलाई परीक्षा नियन्त्रणकाले गैर कानूनी भनेको छाप्नु अघि अनिवार्य अनुमति लिनुपर्ने व्यवस्था गरिएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ। कडा खालको संक्रमण विरुद्ध दिइने अरिस्टो कम्पनीको मोनोसेप इन्जेक्सनमा सिसाका टुक्रा फेला परेको छ। बाह्रको बेनौली उपस्वास्थ्य चौकीमा औषधिमा सिसाका टुक्रा भेटिएको स्थानीय उपस्वास्थ्य चौकीका इन्चार्ज सुरेन्द्र प्रसाद शाहले बताउनुभयो। अरिस्टो कम्पनीको औषधिमा सिसाका टुक्रा भेटिएकाले तत्कालले अनुसन्धान गरिने जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख दीपक तिवारीले बताउनुभयो। उहाँले जनस्वास्थ्यमा गम्भीर असर पर्ने भएकाले सचेत रहन स्वास्थ्य कर्मीलाई आग्रह गर्नुभयो। सरकारले भन्दा पनि प्राइभेट कम्पनीले सप्लाई गरेकाले समस्या भएको उहाँले बताउनुभयो। औषधि व्यवस्था विभागका महानिर्देशक डाक्टर गजेन्द्र भुजेले मिरगंजमा रहेको औषधि व्यवस्था विभागको कार्यालयले अनुसन्धान गर्ने र खराब पाइएको अवस्थामा औषधिलाई प्रतिबन्ध लगाइने जानकारी दिनुभयो। भोजपुर सदरमुकाम नजिकै पोखरीमा ढुङ्गा फुटाउने कामदार बेसको विभागमा एकजनाको हत्या भएको छ। आज बिहान 10 बजेतिर भोजपुर 3 बस्ती गोविन्द बिकले सँगै काम गर्ने साथी अन्दाजे 30 वर्षका अशोक भनिने युवकलाई टाउकोमा हम्मरले हानेर हत्या गरेका हुन्। गोविन्दले विवादपछि ढुङ्गा फुटाउने हम्मरले टाउकोमा हानेर हत्या गरेको प्रहरी समक्ष स्वीकार गरेका छन्। टाउकोमा गहिरो चोट लागेर अत्याधिक रक्तस्राव भई अशोकको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ। प्रहरीले गोविन्दलाई पक्राउ गरेको छ भने घटनास्थल गई हत्याको थप अनुसन्धान थालेको छ। बर्दिया राष्ट्रिय निकुञ्जमा पालिएको हात्तीले कुलचन्दा निकुञ्जमा कार्यरत एक युवाको आज ज्यान गएको छ। निकुञ्जको हात्ती मचानबाट दक्षिणतिर घाँस काट्न गएका बेला आफैले स्याहार गर्दै आएको हात्तीले कुलचन्दा पछुवा पथमा कार्यरत ठाकुरद्वारका 34 वर्षका छोडकी थारूको ज्यान गएको हो। जात्राकले हात्ती चढेर घाँस काट्न गएका बेला हात्तीले अर्का एकजनालाई हान्न खोज्दा छोडकी भुइँमा खस्नु भएको थियो। भुइँमा खसे लगत्तै हात्तीले कुलचन्दा घटनास्थल ज्यान गएको निकुञ्ज सहायक संरचना अधिकारी अशोक भण्डारीले जानकारी दिनुभयो। जिल्ला प्रहरीकाले सिराहाको गस्ती टोलीले आज हनुमान नगर गाविस वडा नम्बर 6 बाट लाखौं मूल्य बराबरको अवैध कपडा साडी बरामद गरेको छ। सिराहाका प्रहरी प्रमुख पूर्णचन्द्र जोशीका अनुसार सुतीका साडी 63 र मेलक साडी 79 थान बरामद गरिएको जानकारी दिनुभयो। भारतबाट भन्सार छली गरेर नेपाल भित्र आउने क्रममा प्रहरीको गस्ती टोलीले साडी कपडा बरामद गरेको जनाएको छ। प्रहरीहरू व्यापारीहरूले भने प्रहरीको टोली देखेर भागेका छन्। बरामद गरिएको लाखौं मूल्य बराबरको उक्त साडी आँची जिल्ला भन्साकाले माडा र खैरटोकमा बुझाइएको प्रहरी निरीक्षक जोशीले जानकारी दिनुभयो। अब पालु अर्पण जनावासको अर्पण जनावासमा हाम्रो प्रश्न छ, वर्तमान सरकार अहिलेसम्म के निरीय भएको भन्ने माओवादी नेता टोपबहादुर रायमाचीको आरोपप्रति तपाईँ के भन्नुहुन्छ? एकै नगर्दा त्यस्तै लाग्छ, वितत्काल केही गर्न सकिन्न, श्री प्रतिपक्षीको धर्म। अर्पण जन आवाज में तपाईले पनि आफ्नो मत दिन सक्नुहुनेछ, जसको लागि मोबाइल को मैसेज बक्स में गई रेडियो अर्पण को संक्षिप्त स्वरूप आर टाइप गरी एक स्पेस दी पीओएलएल पोल टाइप गरी आफूलाई लागेको उत्तर ए बी वा सी टाइप गरी 44 55 वा 45 55 में पठाउन सक्नुहुनेछ। अर्पण जन आवाज को मत परिणाम हरेक साँझ 5 बजे को अर्पण बुलेटिन में प्रस्तुत गर्नेछौं। पालो ट्राफिक खबरको यति बेला नारायणगढ टोडा बिरगंज सडक खण्ड खुल्ला छ, त्यसै गरी नारायणगढ मुगलिन मुगलिन 9 बिसे काठमाडौँ सडक खण्ड, मुगलिन दमौली पोखरा सडक खण्ड र नारायणगढ प्रासी बुटोल सडक खण्ड पनि खुल्ला छ। ट्राफिक खबरको साथमा फोटो पॉइंट फुल डिजिटल कलर ल्याब एन्ड डिजिटल फ्लेक्स प्रिन्ट रत्नगर 100 चौक चितवन फोन नम्बर 0656363063 मोबाइल नम्बर 9855061743 मौसम सम्बन्धी जानकारी चितवन जिल्लाको आजको अधिकतम तापक्रम 39 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 20 डिग्री सेल्सियस रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जुवानी सामुदायिक पुस्तकालयद्वारा जनहितका लागि जारी गरिएको हो। अब अन्तर्राष्ट्रिय समाचार। चिनमा एक वर्षमा 14,000 भन्दा बढी पत्रकारका परिचय पत्र रद्द गरिएको छ। सन् 2013 को सुरुवातीदेखि नक्कली पत्रकार विरुद्ध चलाइएको अभियानमा 14,455 पत्रकार परिचय पत्र रद्द गरिएको टेस्ट एना मिनिस्ट्रेसन अफ प्रेस पब्लिकेसन रेडियो फिल्म एना टेलिभिजनले जनाएको छ। गएको वर्ष कुल 216 अवैध अखबार र म्यागजिनमाथि छानबिन गरिएकोमा यसमध्ये 76 माथि प्रति लगाइएको छ। अधिकारीहरूले नक्कली पत्रकार संलग्न भएको भनेका 258 आपराधिक घटनाको अनुसन्धान गरिएको र 15,00,000 भन्दा बढी गैर कानुनी पत्रिका र म्यागजिन जफत गरिएको पनि बताएका छन्। खेल समाचार। इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा आज जयपुर राजस्थानले चेन्नई सुपर किङ्सको सामना गर्दैछ। यसअघि समान एक एक खेल जितेका दुवै टोली आज जितको खोजीमा हुनेछन्। दुई खेल मध्ये एकमा जित र एकमा हार बिहोरे पनि चेन्नई रन रेटका आधारमा तेस्रो स्थानमा छ भने राजस्थान पाँचौं स्थानमा छ। खेल बेलुका सुबह 8 बजेपछि सुरु हुनेछ। दिउँसो 2 बजेको अर्पण समाचारको अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक। व्यवस्थापिका संसदको राज्य व्यवस्था समिति बैठक आज बस्ने। बैठकमा आगामी कार्यदिशा लगायतका विषयमा छलफल हुने। नेपाल पत्रकार महासङ्घको 24 महाधिवेशन नीतिभन्दा नेतृत्वमै केन्द्रित हुने भन्दै प्रगतिशील पत्रकार संघद्वारा चिन्ता व्यक्त। सबैको प्रतिनिधित्व हुने गरी पत्रकार महासङ्घको नेतृत्व चयन गर्न आग्रह। चीनद्वारा एक वर्षमा 14,000 पत्रकारको परिचय पत्र रद्द। 15,00,000 भन्दा बढी गैर कानुनी पत्रिका र म्यागजिन जफत। र इन्डियन प्रिमियर लिग आइपिएलमा आज जयपुर राजस्थानले चेन्नई सुपर किङ्सको सामना गर्दै। अवस्त दिउँसो 2 बजेको अर्पण समाचार सकियो। सुजिता हमाल बिदा भए, नमस्कार। यस अर्पण समाचारको साथमा शिखर हार्डवेयर रत्नगर एक बकुलहर पुरानो कर्मचारी